विक्रेता रहेको जानकारी गराइन्छ। एटिच्युड मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने, साथै इङ्ग्लिस, जापानिज, कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युड मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि, मोबाइल 9845146174। नमस्कार, अर्पण सबैका लागि, सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको बिहान 7 बजेको अर्पण स्थानीय समाचारमा स्वागत छ। म ध्रुवराज खनाल। स्थानीय समाचार विस्तारमा, पूर्व राजा ज्ञानेन्द्र शाह आज चितवन आउँदै हुनुहुन्छ। विभिन्न जिल्लाका मठ मन्दिरमा पूजा अर्चना गर्ने क्रममा पूर्व राजा ज्ञानेन्द्र जिल्लाका मठ मन्दिर र विभिन्न कार्यक्रममा सहभागी हुन चितवन आउन लाग्नु भएको हो। पूर्व रानी कोमलका साथ ज्ञानेन्द्र आज सिमराबाट गाडीमा बिहान 10 बजे चितवन आउनुहुनेछ। पूर्व राजा रानीको स्वागतका लागि पूर्वी चितवनको रत्नगरमा राष्ट्रवादी समूहले भव्य तयारी गरेको छ। उहाँलाई रत्नगरको सौराचोकमा पूर्वी चितवन राष्ट्रवादी समूहले भव्य रूपमा स्वागत गर्ने तयारी गरेको समूहका जिल्ला सह संयोजक माधव भट्टराईले जानकारी दिनुभयो। पूर्व राजाको स्वागतका लागि पूर्व पश्चिम राजमार्ग अन्तर्गत रत्नगरका दुईवटा क्षेत्रमा दुईवटा स्वागत गेट पनि निर्माण गरिएको छ। रत्नगरको सौरा चोकमा स्वागत गरेपछि रत्नगरको निपनीमा रहेको हरिहर मन्दिर र पदमपुरको कमल चोकमा रहेको बौद्ध गुम्बामा पूजा अर्चना गर्ने कार्यक्रम रहेको भट्टराईले जानकारी दिनुभयो। आज नै जुटपानीको तुलाराम चोकमा जनतासँग भेटघाट गर्ने कार्यक्रम तय भएको उहाँले बताउनुभयो। पूर्वी चितवनको कार्यक्रम सकेपछि आज नानगढको सेन्टर पाम होटलमा बास बस्ने पूर्व राजा ज्ञानेन्द्र शाहले भोलि नानगढ स्थित नारायणी कला मन्दिरमा पृथ्वी नारायण शाह स्मृति प्रतिष्ठानले आयोजना गर्ने कार्यक्रममा सहभागी हुने र नारायणगढ स्थित पशुपतिनाथ गौरेश्वर मन्दिरमा पूजा अर्चना गरी पुलचोकसम्म पैदल यात्रा गर्ने पूर्वी चितवन राष्ट्रवादी समूहका संयोजक बलराम खनालले जानकारी दिनुभयो। पूर्व राजाको जिल्ला भ्रमण तय भएपछि जिल्ला प्रहरी कार्यालय चितवनले पनि सुरक्षा व्यवस्था कडा पारेको छ। पूर्व राजा ज्ञानेन्द्रका संवाद सचिव फडीराज पाठकले उहाँको जिल्ला भ्रमण विशुद्ध धार्मिक र जनताको अवस्था बुझ्न रहेको जानकारी दिनुभएको छ। पूर्व राजासँगै जिल्ला भ्रमणमा रहेका पाठकले जनतासँगको भेटघाटका क्रममा राजाको सद्भाव राख्ने र चाहनामा वृद्धि भएको आफूले पाएको रेडियो अर्पणलाई जानकारी दिनुभयो। राज संस्थाको अन्त्यपछि पहिलोपटक चितवन आउन लाग्नुभएका शाहको धार्मिक स्थलको अवलोकन भने पनि जनतासँग सम्पर्क बढाउन आउन लागेको बुझिएको छ। प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले स्थानीय निकायको निर्वाचन कम्तीमा 4 चरणमा गर्नुपर्ने बताउनु भएको छ। चितवन क्षेत्र नम्बर 4 हुन लागेको संविधान सभा सदस्यको उपनिर्वाचनमा विद्युतीय मतदान सम्बन्धी मतदाता शिक्षा प्रशिक्षण कार्यक्रमको हिजो भरतपुरमा उद्घाटन गर्दै उप्रेतीले सो विचार राख्नु भएको हो। स्थानीय निकायको चुनावले नगर, गाउँ र ओडा तहसम्म गरेर 4721 स्थानीय सरकार निर्माण गर्ने भएकाले समय र तयारी धेरै हुनुपर्ने उहाँले बताउनु स्थानीय निर्वाचनका लागि 37,000 किसिमका मतपत्र छाप्नुपर्ने उहाँको भनाइ छ। यसकारण एकै चरणमा स्थानीय निकायको चुनाव सम्भव नभएको उहाँले बताउनुभयो। संविधान सभा सदस्य पदको निर्वाचन एक केन्द्रीय सरकार निर्माणका लागि थियो, त्यसका लागि पनि 241 प्रकारका मतपत्र छाप्नु परेको उहाँले बताउनुभयो। पार्टीको संख्या पनि बढ्दै गएको र लामो समयदेखि स्थानीय निकायमा चुनाव नभएकाले पनि असहजताहरू थपिएको उप्रेतीले बताउनुभयो। संविधान सभा निर्वाचनमा भाग लिएका दलहरूले 6 महिनाभित्र स्थानीय निकायको निर्वाचन र 1 वर्षभित्र संविधान जारी गर्ने प्रतिबद्धता व्यक्त गरेकाले निर्वाचन हुनेमा उहाँले आशावादी देखाउनुभयो, तर समय अभाव रहेकाले तत्काल स्थानीय निकायको निर्वाचन सम्भव नभएको पनि उहाँले बताउनुभयो। मिति घोषणा भएपछि निर्वाचन आयोगलाई कम्तीमा पनि 3 महिनाको समय आवश्यक पर्ने उहाँले बताउनुभयो। वर्षायाममा चुनाव गर्न नसकिने भएकाले कार्तिक यता निर्वाचनको सम्भावना नरहेको उहाँले बताउनुभयो। नेपाली कङ्ग्रेसका प्रवक्ता दिलेन्द्र प्रसाद बडुले एक वर्षमै संविधान जारी गर्नु कङ्ग्रेसको पहिलो प्राथमिकता भएको बताउनु भएको छ। नवौं लोकतन्त्र दिवसको अवसरमा नेपाली कङ्ग्रेस चितवनले हिजो नानगढमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले एक वर्षभित्र लोकतान्त्रिक संविधान जारी गर्ने जिम्मेवारी कङ्ग्रेसको काँधमा रहेको बताउँदै तोकेको समयमा संविधान निर्माण हुने बताउनुभयो। तोकेको मितिमा संविधान जारी गर्न कङ्ग्रेसले जुनसुकै मूल्य चुकाउन पनि पछि नपर्ने उहाँको भनाइ छ। विधानसभाका समितिहरूको सभापति चयनसँगै संविधान निर्माणको कामले तीव्रता पाउने उहाँले दावी गर्नुभएको छ। 2062-63 को जनआन्दोलनका उपलब्धि संस्थागत गर्न कङ्ग्रेसले सबैलाई मिलाएर अगाडि बढ्ने उहाँको भनाइ थियो। कार्यक्रममा बोल्दै प्रवक्ता बडुले दशौँ लोकतन्त्र दिवस मनाउँदै गर्दा नेपाली जनताले ठुलो शान्तिको सास फेर्न पाउने भन्दै बन्दुकको भरमा राजनीति गर्दा लोकतन्त्रमा झन् जटिलता आउने उहाँले बताउनुभयो। अब सहमति, सहकार्य र एकताबाट मात्रै देशको विकास हुन सक्ने उहाँले बताउनुभयो। शान्ति प्रक्रियालाई पूर्णता दिन काम अझै बाँकी रहेको उहाँको भनाइ छ। लोकतन्त्र स्थापनाका लागि भएको 2062-63 को आन्दोलनमा घाइते भएकाहरूको उपचारका लागि स्थापित कोषमा जम्मा भएको रकम पैसा प्रयोगविहीन भएको छ। दलहरू बीचमा सहमति नहुँदा र नयाँ कार्ययोजना समेत नबन्दा 8 वर्ष अघि सङ्कलित झन्डै 15 लाख रुपियाँ अहिले प्रयोगविहीन अवस्थामा पुगेको हो। आन्दोलनमा सहभागी भएकै कारण सुरक्षाकर्मीको दमनमा घाइते भएकाहरूको उपचारका लागि नागरिक समाज र तत्कालीन आन्दोलनरत दलहरूको समन्वयमा जनआन्दोलन घाइते उपचार कोष स्थापना गरिएको थियो। दलहरू बीचमा सहमति नजुट्दा रकम त्यसै थन्किएको हो। कोषका संयोजक समेत रहेका नेपाल रेडक्रस सोसाइटी चितवनका सभापति हरिप्रसाद नेउपानेले भन्नुभयो, कोषको रकम त्यसै थन्किएको छ। कोषले राष्ट्रिय वाणिज्य बैङ्कमा आफ्नो खाता खोलेको छ। बैङ्कमा ब्याज नआउने खाता चल्तीमा रहेको झन्डै 15 लाख रुपियाँ अहिले प्रयोगविहीन अवस्थामा रहेको हो। काठमाडौँबाट पश्चिमका लागि छुटेको 93K 2400 नम्बरको बसमा हिजो बेलुकी अचानक आग लागि भएको छ। रामनगर र जुगेडीको बीचको जङ्गलमा गुडिरहेको अवस्थामा बसमा आग लागि भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। गियर बक्समा अचानक आग लागि भएपछि यात्रुहरू हतार हतारमा बसबाट ओर्लेका थिए। आगलागीका कारण 7 जना यात्रु घाइते भएको चितवन प्रहरीले जनाएको छ। उनीहरूको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। समुदायमा आधारित पूर्व सूचना प्रणाली सम्बन्धी 3 दिने तालिम माडीको अयोध्यापुरमा सुरु भएको छ। समुदायमा आधारित विपद जोखिम व्यवस्थापन समिति माडीको आयोजना तथा संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम र बृहत्तर विपद जोखिम व्यवस्थापन कार्यक्रमको संयुक्त सहयोगमा सुरु भएको तालिममा बाढी तथा डुबानबाट हुने जोखिम व्यवस्थापनका लागि पूर्व सूचना प्रणालीलाई कसरी प्रभावकारी रूपमा सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिएको थियो। तालिमको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि एवं विपद जोखिम व्यवस्थापन समिति चितवनका सम्पर्क व्यक्ति बलराम लोइटेले तालिम अवधिभर पूर्व सूचनाका विषयमा बाढी तथा डुबानको जोखिममा रहेका माथिल्लो तथा तल्लो तटीय क्षेत्र बीचमा समन्वयात्मक भूमिका बनाउने पूर्व सूचना समितिलाई गतिशीलता प्रदान गर्ने तथा स्वचालित वर्षा मापन केन्द्र स्थापना गरिने लगायतका विषयमा जानकारी गराइने बताउनुभयो। अब पालो अर्पण जनआवाजको अर्पण जनआवाजमा हाम्रो प्रश्न छ, एमालेभित्र आगामी नेतृत्वको लागि देखेको विवादप्रति तपाईँ के भन्नुहुन्छ? ए लोकतान्त्रिक पद्धति, बि अस्वस्थ प्रतिस्पर्धा र सी सामान्य प्रक्रिया। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर ए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44-55 वा 45-55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौ। पालो ट्राफिक खबरको यति बेला नानगढ हेटौँडा बिर्ग सडक खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मुगलिन, मुगलिन नौबिसे काठमाडौँ, मुगलिन दमोली पोखरा, नानगढ परासी बुटोल सडक खण्ड पनि खुल्ला छन्। ट्राफिक खबरको साथमा फोटो पॉइंट फुल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर 100 चोक चितवन, फोन नम्बर 0656-63-063, मोबाइल नम्बर 98550-61743। मौसम सम्बन्धी जानकारी। चितवन जिल्लाको आजको अधिकतम तापक्रम 41 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 21 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज बिहानदेखि नै घाम लाग्ने पनि महाशाखाको भनाइ छ। मौसम हेरी सुप्रति सजग भई आफ्नो खेतबालीको काम गर्नुहुन पनि किसानहरूलाई अनुरोध छ। जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। मौसम सम्बन्धी जानकारीसँगै हामी स्थानीय समाचारको अन्त्यमा छौँ। तपाईँको गाउँठाउँमा कुनै घटना दुर्घटना घटेका छन् अनि सार्वजनिक चासोका विषयमा कुनै कार्यक्रमको आयोजना गरिदिनुहुन्छ भने हामीलाई जानकारी गराउनुहोला। जानकारी गराउने हाम्रो फोन नम्बर हो 0556523252533। फ्याक्स नम्बर 0556523331। तपाईँसँग इमेल इन्टरनेटको सुविधा छ भने हामीलाई इमेल पनि गर्नुहोला। इमेल ठेगाना हो radioarpan@gmail.com। अवश्य अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको बिहान 7 बजेको अर्पण स्थानीय समाचार सकियो। ध्रुवराज खनाल आज्ञा चाहन्छु। नमस्कार। यस अर्पण स्थानीय समाचारको साथमा शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पंप संगई फोन नंबर 0556563290 रंग रोगन सेनेटरी टॉयलेट बाथरूम का फिटिंग सामान दक्ष प्लम्बर पेट्रोल को व्यवस्था का साथ ही